آخرت بھول جائے، غلطی ہو جائے تو آواز دینا، یہ بھی میں نے تفصیلات آپ کر سکتے ہیں. اسی طرح نماز میں آپ کے آگے سے کوئی جا رہا ہے تو آپ اس کو نماز کی حالت میں روک لیں گے، ٹھیک ہے، یہ جائز عمل ہے. ہمارے پاس کیا ہوتا ہے، دیکھیے ایک کیس تو یہ ہوتا ہے، نماز میں آپ کھڑے کوئی چلا گیا، اب وہ گیا نا دل میں کچھ نہیں اس کو، بس دل میں. دوسرا کیس دکھتا نہیں گیا، نماز پڑھ رہا تھا میں اور چلے گئے میرے سامنے سے، مطلب وہ سمجھتا نماز ٹوٹ گئی اس کی، تو وہیں شروع جھگڑا. میں ایک مرتبہ کچھ بڑے لوگوں نے پیچھے صف بنا دی، دو صف مسجد میں آگے بنی، رمضان کا مہینہ تھا، مغرب کی نماز تھی، مطلب یہ دو پیچھے کیسے کھڑے ہو گئے لوگ، بیچ میں دو صفے بیچ میں خالی ہیں اور راستہ بھی نہیں جانے کا. تو میں آگے گیا اور صف میں سے گیا پورا، ایسا صف پورا توڑتے سب کا، صف کے بیچ میں نمازیوں کے سامنے سے، چونکہ جب صف آگے خالی ہوں گے پیچھے نماز مختاری کوئی کھڑا ہوں گا، اور اگر میں صف پوری کرنے آگے جاؤں تو مجھ پر گناہ نہیں ہے ان کی نماز کا، چونکہ انہوں نے غلط کھڑا کیا اپنے آپ کو، چلا گیا. اب چلا گیا تو اس میں سے کیا ہو گیا، ایک ہی ہوشیار تھا پورے صف میں، باقی سب تو کھڑے تھے، ایک نے توڑ دیا، ٹوٹ گئے رے، ٹوٹ گئی نماز اپنی، اور دوسرے دو نہیں توڑ رہے، توڑو توڑو. اور بعد میں نماز کیا مولانا سمجھتا نہیں گیا تو نہ ہمارے سامنے چلے گئے. میں نے کہا کیا جاہل ہے مولانا، تم پیچھے ویسے کھڑے ہو گئے، مطلب مولانا زیادہ سمجھتا نا، مولانا بول رہے نا، تو کیا جاہل ہے مولانا تم پیچھے کھڑے ہو گئے سب بنا کے. نہیں بولے میرے کو جلدی جانا تھا، مطلب اگر ایسی سب جلدی جائیں گے تو مسجد اندر رہیں گی، اس سڑک پہ نماز پڑھ کے نکل جائیں گے، جلدی تھی کہتے ان کو، تو پیچھے سب بنا لی انہوں نے. ہو سکتا دعوت ہوں گی، رش زیادہ ہوں گا تو وہ دعوت میں سے ادھر نماز صف نہیں ملیں گی تو گھر چھوڑ کے یہاں آنا پڑا ہوں گا. آپ لگا کہ یار دستر تو جب ہی بچ جاتا، صف مغرب ہوتے لوگ پڑھا لیا، دستر بچ جاتا تو پیچھے کھڑے ہو گئے. تو میں نے کہا کیا جاہل، تم کو اتنا بھی نہیں سمجھا کہ تم ایسی صف نہیں بنا سکتے، تو کچھ نہیں خاموش ہو گیا تم، چونکہ غلطی ان کی تھی. اور توڑا بھی دیا اس نے، تو دو ہوتے ہیں، ایک تو یا تو دل میں کوڑتے ہیں، دوسرا نماز توڑ دیتے ہیں. آپ کو کیا کرنا ہے، جب کوئی نمازی کے آگے سے آپ سے فرماتے ہیں اس شخص کو وہ روک لیں گا. حدیث کے الفاظ کیا ہے دیکھیے، صحیح بخاری اور صحیح مسلم کی، جب کوئی سترے کی طرف منہ کر کے نماز پڑھ رہا ہو. اب امام کے آگے جو ہے وہ اس کا سترا ہو جاتا ہے، لیکن اگر میں اکیلا پڑھ رہا ہوں تو میرے آگے کوئی چیز ہے تو وہ میرا سترا ہے، اور کوئی اس کے آگے سے گزرنا چاہے، مطلب وہ سترے کی لمٹ کے اندر سے، سجدہ گاہ کے اندر سے، تو آپ فرماتے ہیں آگے سے گزرنا چاہے تو اسے روک دے. اگر وہ رکنے سے انکار کرے تو اس لڑے، حدیث کے الفاظ آپ نے فرمایا لڑائی کرے، اس لیے کہ وہ شیطان ہے جو نمازی کے سامنے سے جا رہا ہے. جائز لڑائی ہے، کر سکتے ہیں آپ، کہ روک لے، روک دینا ہے، نہ رکے تو دھکا دے، نہ رکے تو لڑائی کرے اس سے کہ میں جانے نہیں دوں گا تجھے یہاں سے. لڑائی مطلب آپ نماز میں اور اس کو دھکا دے سکتے ہیں، آپ اس کو مار سکتے کہ یہاں سے نہیں جانے دوں گا، باقی کہیں سے بھی جا. اس لیے آپ نے فرمایا اگر تم میں سے کسی کو میں بتا دوں نمازی کے سامنے سے جانے کا گناہ کیا ہے تو تم 40 تک انتظار کروں گے. راوی کہتے ہیں میں بھول گیا آپ نے 40 دن کہا یا 40 سال کہا، میں بھول گیا، لیکن ہم 40 دن اور 40 سال کو بھی اگر چھوڑ دیں، 40 منٹ بھی لے لے تو بہت ہے، یہ 40 منٹ رکے رہے انسان کم از کم، سمجھے 40 تک رکے رہوں گے. راوی کہتے ہیں بھول گیا دن بولا یا سال بولے 40، مطلب نہیں جانا چاہیے اور یہ جائز ہے روکنا. ایک مرتبہ ایک صحابی نماز پڑھ رہے تھے، دوسرے صحابی کا ایک بچہ سامنے سے گیا، آپ نے اس کو نماز میں ہی مارا، روکا پر نہیں روکا تو اس کو ایک مارا، اب مارنے سے رونا شروع کر دیا بچے، اس کے بعد وہ ملے اور کہا کہ تم نے میرے بچے کو نماز میں مارا، رو رہا تھا، تو کہا اللہ کے رسول نے کہا کہ نماز میں روکو، نہ رکے تو لڑو، اس لیے میں نے اس کو مارا. بچوں کو ایسے نہیں مارنا چاہیے، لیکن ہو سکتا ہے وہ بچہ روز ایسی شرارت کرتا ہوں گا، اس لیے صحابی کو پتا ہے کہ روز کرتا ہے، تو اس کو سزا دینے کے لیے آپ نے کہا، سمجھ رہے ہیں، بچہ بڑا ہو چکا ہوں گا، لیکن وہ کیا بچوں کو کہتا نا کچھ، چلو نماز کے سامنے بھاگیں گے، ایک آدھ آدمی کو نصیحت کرنا ہی پڑیں گے، تو شاید وہ روز کرتا ہوں گا نا، عمومی اعتبار چھوٹے بچے نماز میں سامنے سے گئے تو کچھ نہیں ہوتا، نماز کو یاد رکھیں، کوئی مسئلہ نہیں ہوتا اس سے نماز میں. یہ بڑوں کے لیے بات کہی جا رہی ہے، بڑوں سے مراد بالغ کے لیے، بالغ انسان 10 سال کے بعد ہو جاتا ہے، 10 سال کا ہوتا ہے، ٹھیک ہے، لیکن اگر چھوٹے بچے ہیں نماز میں سامنے جاتے کچھ نہیں ہوتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم نماز پڑھتے تھے، حضرت حسن، حضرت حسین اور امامہ آپ کی جو نمازی تھی، یہ نماز میں آ جایا کرتے تھے. اللہ کے رسول صلی اللہ علیہ وسلم کو دیکھا گیا کہ کبھی کاندھے پر بیٹھ جاتے ہیں، کبھی گردن پہ دونوں طرف ڈال کے بیٹھ جاتے ہیں. ایک روایت میں آتا ہے کہ ایک مرتبہ ایک صحابی نے کہا کہ ہم نے اللہ کے رسول کے ساتھ سجدہ کیا، اتنا لمبا سجدہ اللہ کے رسول نے کیا کہ میں نے دل میں سوچا کہ اللہ کے رسول کی وفات تو نہیں ہو گئی، और फिर मैंने सजदे में से सहाबी कहते सर उठाया, तो सर उठा के देखा तो हसन और हुसैन दोनों कंधे पे बैठे हुए, अल्लाह के सजदे में हैं और दोनों नवासे आके सर पे बैठ गए आपके कंधे पे पैर डाल के, एक आगे गर्दन पर एक पीछे गर्दन पर बैठा, लेकिन इतनी देर सजदा किया। फिर उसके बाद अल्लाह के रसूल ने दोनों को नीचे उतारा, उतार कर नमाज पढ़ाई। नमाज के बाद वो सहाबी कहते हैं कि एक साहब आकर थोड़ा देखने लगे, बच्चे दोनों घूरने लगे कि क्या तुम्हारे वजह से हमको लेट होते। तो आसलम ने दोनों को जो है एक मांडी पे एक को और दोनों को बिठाया और कहा ये सैयदैन हैं, ठीक, ये दोनों मास्टर है, ये दोनों बड़े हैं इस कौम के, और जो इनसे मोहब्बत करता है उनसे मैं मोहब्बत करता हूँ। तो सहाबी खामोश बैठ के चले गए। फिर तो इससे क्या पता चला, बच्चे नमाज में सामने आने से कुछ नहीं होता, पीठ पे बैठ सकते हैं, होता है ना बच्चे बैठ जाते। फिर आपने हदीस में ये भी कहा अल्फाज कि बच्चे घोड़े पर बैठना चाह रहे थे, मैंने सोचा थोड़ी देर बैठ कर मज़ा ले ले, होता है ना बच्चों को घोड़ा बन जाओ चलो बैठ गए, तो हो सकता है अल्लाह के रसूल ऐसा करते होंगे घर में भी, अब जब नमाज में आए तो बैठ गए। तो कहा बच्चे घोड़े पर बैठना चाहते थे, मैंने सोचा थोड़ी देर इंतज़ार कर लो बच्चे मज़ा ले ले, इस वजह से आपने सजदे को लंबा कर दिया। इसी तरह एक रिवायत में आता है फ़र्ज नमाज के लिए निकले, आपकी नवासी उमामा आपको छोड़ नहीं रही थी, आप उसको ही गोद में लेके नमाज के लिए, गोद में वो आप समझ की थी, आपने अल्लाह अकबर कहा वो गोद में बैठी और आपने क़याम किया, उसके बाद आपने अल्लाह अकबर कहा नमासी को बाजू रखा और रुकू किया, फिर आपने दोनों सजदे किए, जब आप सजदे से उठे तो फिर वो चिपक गया, तो आपने उसे गोद में लिया और खड़े होकर नमाज पढ़ी। ये जायज़ हरकत थी। ये बात किसके लिए लागू होंगी मालूम आज के दौर में, माँ अकेली है घर में, बच्चों को अकेला आप छोड़ नहीं सकते, याद रखिए। आप नमाज के लिए खड़े होंगे वो छुरी हाथ में ले लेंगे जाकर, वो डस्टबिन के अंदर कुछ कर देगा, भरी हुई पानी की टाकी है, बकेट है पानी की, उसमें मुंह डाल दिया, वॉशिंग मशीन चालू कर दिया जाकर, कुछ भी करते हैं बच्चे, तो माँ क्या करेंगी, चलो नमाज पढ़ने आओ बड़ा, गोद में लिया अल्लाह अकबर, बच्चा गोद में आपकी। बहुत सी औरतें बोलते हैं नमाज कैसे पढ़ना, बच्चा बहुत जिद्दी है सुनता नहीं, है ना सुन्नत में तरीका, ये फर्ज नमाज आपने पढ़ाई। अब एक साहब एक दिन बोलने लगे ये नमाज में जो है जो लोग बोलते बुखारी पे अमल करना और इस पे अमल करना, ये इनको बुखार चढ़ा हुआ है बुखारी का बोले, और ऐसा है वैसा है, जाओ बोले बच्चों गोद में लेके नमाज पढ़ो बोले जाओ, अल्लाह के रसूल पढ़ते थे। मैंने कहा ठीक है, जब बच्चे रहेंगे तो हम पढ़ेंगे ना गोद में लेके, हदीस ही सिखा रही है ना उनको। जैसा कि मैं घर से बाहर निकला, मेरी बीवी अस्पताल में है, मेरा एक छोटा सा बच्चा मेरे साथ है, और नमाज का भी टाइम हो गया, अब क्या करूँ, नमाज छोड़ूँ या पढ़ूँ, तो मैं बच्चे को लेके पढ़ूंगा जाके, मस्जिद में जाऊँगा और लेके पढ़ूंगा गोद में उसको। अब है मेरे पास जवाब उसका, खामोखा नहीं हदीस में क्या, रास्ते जाते थे बच्चों को उठा के नमाज में फिर लेके पढ़ते थे, ज़रूरत के तहत है सिंपल। वही साहब एक दिन बयान देने लगे हसन और हुसैन की फजीलत, कि कहा ये हसन और हुसैन आ जाते थे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पीठ बैठते थे नमाज में, सामने जाते थे हसन को लेके नमाज पढ़ते। मैंने कहा अब क्या हुआ, अब फजीलत बयान करने में हसन और हुसैन की, अब बराबर वो रिवायतों को बयान करते हो, यस इससे तो मसाइल निकल रहे हैं। तो एक इंसान जो है नमाज में अगर बच्चे को लेना हो और उसकी वजह से कोई हरकत पड़े, जायज़ हरकत है। एक माँ है अकेली, बच्चा है घर में, एक बड़ा है एक छोटा है, दोनों लड़ सकते हैं आपस में, चलो बड़ा बाजू खड़े करो चलो इधर से आओ, छोटे को आपने गोद में ले लिया, नमाज नहीं छूटेंगे, या फिर सामने बिठाइए, यहाँ से हलना नहीं, अगर आपको पता है बच्चा नहीं हलता तो ठीक। और बहुत सी औरतें पूछती हैं नमाज को खड़े हो गए, बच्चा पास से चला गया, अब रिस्क है, डर है, खाना बन रहा है, फला है, क्या करे, नमाज को तोड़ दे आप, इंसानी जान सबसे अव्वल है, याद रखिए। नमाज तोड़ दे, बच्चे को लाए और गोद में लेके पढ़े, फिर आपको पता है भाग जा रहा है, रेंगना शुरू कर दिया है, अकेली आप गोद में लेकर पढ़े, सुन्नत से साबित है ये चीज़, आप समझ की नमाज एक बार जिद छोड़ नहीं रही, आपने गोद में लेकर पढ़ा, इस्लाम बहुत आसान है याद रखिए, ये सख्त और मुश्किल दीन नहीं, ये ऐसा भी नहीं है कि आपके फ़राइज़ के लिए आपको जिंदगियों को दाव पे लगाना पड़े, कि आप ट्रेन में नमाज पढ़ना चाह रहे, बच्चा आप कहीं भी चल रहा है, आप ट्रेन नहीं नमाज नहीं तोड़ सकता, बच्चा कहाँ गया वो फिक्र भी लगी, तो नमाज थोड़ी हो रही है आपकी। सानी जहन तो अपने बच्चों की हिफाजत में, सामान की हिफाजत में, सामान को सामने रख दिया, बच्चे को बीच में ला के बिठा दिया और फिर नमाज शुरू की, बच्चा भी सामने, सामान भी आराम से, इत्मीनान से नमाज पढ़ी। ये समझने की ज़रूरत है, ये जायज़ हरकतें हैं जो कर सकते हैं। तो आगे से गुजरने वाले क्या करना है, रोकना है। नमाज की हालत में मूजी चीज़ आ गई,